صوفی مراقبہ، مشاہدہ حق، نفس کے پیچیدہ ترین نظام کو ضروری سطح تک جان لینے کے بعد انسان کو اس طریقہ کار کی شدت سے تلاش ہوتی ہے جس کی مدد سے وہ خودی کے اس تلسم ہوشربا کو، جس نے اس کی ذات کو چہر سو جکڑ رکھا ہے، توڑ سکے۔ نفس کو کسی بھی سطح پر جان لینے کے بعد انسان ہر صورت اس کے چنگل سے نجات پانا چاہتا ہے۔ نفس کا علم نفس کے جال کو کمزور تو ضرور کر دیتا ہے، مگر پھر بھی محض اس کے علم سے انسان خود کو اس کے پنجوں سے کبھی نہیں چھڑا سکتا۔ علم نفس سے انسان پر اس کا نفس عیاں ہو جاتا ہے، اس میں بہت خوبی بھی پیدا ہو جاتی ہے، مگر پھر بھی یہ ہشت پا کبھی سدھرنے کو، اطاعت کرنے کو تیار نہیں ہوتا۔ اس مقام پر نفس کے سابقہ علم کی بنیادیں ہل چکی ہوتی ہیں، خودی کے پرشکوہ قلعے کی اینٹیں جا بجا اکھڑ چکی ہوتی ہیں، مگر عمارت بدستور قائم و دائم ہوتی ہے۔ اب اس کے پرانے ناقص علم کی جگہ نئے اور اعلیٰ علم کی ضرورت پیش آتی ہے۔ ذہن بخوبی جان لیتا ہے اس کے علم کا ماخذ ناقص ہے، وہ اعلیٰ علم و عقل تک پہنچنے کی اب شدید طلب اپنے اندر پاتا ہے۔ یہاں اسے مراقبے کی اہمیت کا احساس ہوتا ہے، وہ جان جاتا ہے کہ جب تک اس پر اعلیٰ ترین علم نازل نہیں ہوتا وہ کبھی نجات نہیں پا سکتا۔ اس مقام سے روحانیت اور تصوف کی راہیں جدا جدا ہوتی ہیں۔ عبادات کی انتہا خلوص دل کا بے قرار جذبہ، نفس کے تزکیے کی بے پناہ محنت کے باوجود انسان دیکھتا ہے کہ کسی منظم اور مربوط نظام تعلیم کے بغیر وہ تزکیے کی بلند منازل طے کرنے اور اعلیٰ مدارج حاصل کر پانے میں ناکام ہو رہا ہے۔ یہ جائے استاد ہے، مگر بدقسمتی یہ ہے کہ عصر حاضر میں بڑے بڑے استاد قصہ پرینہ ہو چکے ہیں اور ان کی جگہ روحانیت کے پیشے سے منسلک بازیگر لے چکے ہیں۔ با اخلاص سالک کو اپنا غلام کر لیا جاتا ہے، ایسی اطاعت اس سے مانگی جاتی ہے جیسے نعوذ باللہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے لیے ہونی چاہیے۔ اس کے ایمان کو سلب کر لیا جاتا ہے، ایک سے بڑھ کر ایک ڈاکو اس راستے میں گھات لگا کر بیٹھا ہے۔ سالک کو یقین دلایا جا رہا کہ وہ اللہ کی تلاش میں آخر کار ٹھیک جگہ پر آ پہنچا ہے۔ اپنی تمنا کے ہاتھوں مجبور سالک جب شیشے میں اتر آتا ہے تو اسے مراقبہ یعنی دھیان اور ارتکاز کے ظلمات میں لاوارث لاش کی طرح پھینک دیا جاتا ہے۔ روحانیت اس دنیا میں شیطان کا سب سے عظیم دھوکہ ہے، اور اس دھوکے کو حقیقت بنانے کے لیے اس کا سب سے بڑا ہتھیار مراقبہ ہے، جو دھیان ارتکاز سے کیا جاتا ہے۔ دھیان کنسنٹریشن کو کہتے ہیں، ارتکاز کو کہتے ہیں۔ یہ طاغوت کا مراقبہ ہے، ارتکاز میں شیطان ہے، ارتکاز کا مراقبہ جھوٹ ہے۔ ارتکاز کی مکمل تفصیل اور اس کے بارے میں ہر انکشاف اگلے باب میں ہوگا۔ اس باب میں ہم اصل مراقبے کی بات کر رہے ہیں۔ اصل مراقبہ صرف اور صرف مشاہدے سے کیا جاتا ہے، یہ ابزاو کرنے کا، الرٹ رہنے کا عظیم علم ہے۔ اصل مراقبہ کیا ہے، اس علم کو جاننے کی کوشش کرتے ہیں۔ ہدایت یافتہ طرز زندگی جینا اور خوف سے آزاد ہو کر زندگی میں پوری طاقت سے بروکار آنے کے علم کو مراقبہ کہا جا سکتا ہے۔ یہ نفس کی بلند ترین سطح پر بہت سی جبلیات سے ماورا ہو جانے کی کیفیت کا نام ہے جو نفس پر طاری ہو جاتی ہے۔ مراقبہ اس حالت زندگی کا نام نہیں، कि इंसान दुनिया से बेपरवाह होकर सर के बाल और दाढ़ी मूंछ बढ़ाकर गोशे तन्हाई में किसी अमल किसी प्रैक्टिस में खुद को महव कर दे। मराकिबा का कोई वक्त नहीं है, ये कोई अमल नहीं है, मराकिबा कैफियत का नाम है जिसे हालत मराकिबा मेडिटेटिव स्टेट कहा जाता है। और ये किसी अमल किसी प्रैक्टिस किसी फार्मूले से हासिल नहीं होती, बल्कि इसकी बुनियाद सिर्फ और सिर्फ मुशाहिदा हक है। मराकिबा कोई ऐसी शय नहीं जिसे रोज़ाना सुबह शाम या मखसूस अवकात में चंद घंटों के लिए किया जाता है और फिर इसके बाद अपनी वही पुरानी ज़िंदगी के मामूलात को शुरू कर दिया जाता है। मराकिबे का लफ्ज़ बहुत मकबूल है और आम लोग हत्ता के खवास की कसीर तादाद भी इसे एक अमल समझती है, मगर यह हकीकत खूब समझ लेने की है कि मराकिबा एक कैफियत का नाम है। ये जान लेने के बाद कि मराकिबे की कैफियत मुशाहिदे हक से हासिल होती है, हमें मुशाहिदे के बारे में जानना है। ये बहुत वसी और अजीम इल्म है, इसलिए हमें बहुत आहिस्ता आहिस्ता इसकी जुज़ियात में जाना है और एक एक सतर को एक एक लफ्ज़ को होश से पूरी तवज्जो से देखना है। एक बार फिर मराकिबे को एक मुख्तलिफ तरीके से समझ लेना बहुत ज़रूरी है ताकि तसव्वुर बिल्कुल वाज़ेह हो जाए। मराकिबा कोई ऐसी शय नहीं जिसे आपको करना पड़े, मराकिबा क्या नहीं जाता यह होता है। मराकिबा सिर्फ़ और सिर्फ मुशाहिदा से है। हम कौन हैं, कैसे जी रहे हैं, हमारे खौफ क्या हैं, हमारी परेशानी क्या है, हमारे दुख क्या हैं, क्या हम अब्दी खुशी हासिल कर सकते हैं, क्या हम अब्दी खुशी के लिए ज़िंदगी की तमाम तकालीफ और जानगसल कोशिश को गवारा किए हुए हैं, हमने ज़िंदगी में दूसरों के बारे में कैसे कैसे खुद साख्ता तसव्वुरात कायम कर रखे हैं जिनकी मदद से हम रोज़मर्रा ज़िंदगी में बरवेकार आते हैं। इस तरह के बड़े सवालात के जवाबात ढूंढने के अमल को मुशाहिदा हक कहते हैं और इस मुशाहिदा हक के लिए मराकिबे की कैफियत पैदा होती है। मुशाहिदा हक के नाम से जाहिर है कि हमें सिर्फ़ सच को देखना है। सच का मुशाहिदा बेपनाह ताकत का हामिल है। सच क्या है? सच हमेशा हकीकत को कहा जाता है और हकीकत है इसके मद मुकाबिल आइडिया। आइडिया ख्याल का नाम है। हमें हर शय के हर इंसान के बारे में एक आइडिया होता है, हत्ता कि खुद अपने बारे में भी हमारे आइडियाज़ होते हैं। ये आइडियाज़ कभी सच नहीं होते। हर शय का एक सच होता है, हर इंसान का भी एक सच है। हमें इस सच का हर शय पर मुशाहिदा करना है। याद रहे कि सच को किसी सूरत कोई रिजेक्ट नहीं कर सकता, जबकि आइडिया को ख्याल को हर जानिब से रद्द किया जा सकता है। ज़मीन पर ऑक्सीजन मौजूद है जिससे इस सैारे पर ज़िंदगी मुमकिन है, ये एक सच है, इसे रद्द नहीं कर सकते। किसी और सैारे पर भी ऑक्सीजन हो सकती है, ये एक आइडिया है, इसे रिजेक्ट का सामना करना होगा। सच के मुतल्लिक दूसरी अहम तरीन बात यह है कि सच को कभी भी मुकम्मल तौर पर न तो बयां किया जा सकता है ना लिखा जा सकता है। सच जैसे ही ज़बान से अदा होता है लफ्ज़ का मोहताज हो जाता है और लफ्ज़ कभी भी सच की तर्जुमानी नहीं कर सकते। सच जैसे ही बयां किया जाता है उसकी हालत बदल जाती है और वो मुकम्मल नहीं रहता। इसको एक मिसाल से समझते हैं। एक शख्स गुलाब के फूल की खुशबू सूंघता है, उसकी रूह तरोताज़ा हो जाती है। वो शख्स अपने साथ मौजूद किसी दूसरे या किसी भी शख्स को ये बताना चाहता है कि वो कैसा महसूस कर रहा है। اس کے لیے اس کے پاس خواہ کتنے ہی جامع الفاظ ہوں، وہ کبھی اپنی اس کیفیت کو دوسروں تک منتقل نہیں کر سکتا جو اسے محسوس ہوتی ہے۔ اگر 100 آدمی گلاب کے پھول کی خوشبو سونگیں اور اپنی کیفیت اپنے احساس کو لفظوں سے بیان کریں تو صاف نظر آئے گا کہ ہر انسان کا بیان مختلف ہے۔ یہی وجہ ہے کہ ہم ساری زندگی دوسروں تک اپنے جذبات پہنچانے کی کوشش کر کے تھک جاتے ہیں، مگر ہمیں پتہ ہے کہ کسی کو ہماری بات ویسی سمجھ نہیں آ رہی جیسے ہم بتانا چاہ رہے ہیں۔ ایسا اس لیے ہوتا ہے کہ سچ کبھی مکمل طور پر بیان نہیں کیا جا سکتا، اور جتنا بھی ادھورا سا سچ زبان کے سہارے بیان کیا جاتا ہے اس کے معنی یکسر تبدیل ہو جاتے ہیں، کیونکہ ہر سننے والا بات کی اپنی سمجھ کے حساب سے تشریح کرتا ہے۔ ایک جملہ جیسے ہی بولا جاتا ہے وہ دوسرے کی سماعت میں پہنچتے ہی اپنی کیفیت بدل دینے پر مجبور ہوتا ہے۔ بات کرنا لکھنا تو مجبوری ہے کہ اس سے آگے کوئی میڈیم ہمارے پاس موجود نہیں، مگر یہ خوب سمجھ لینا چاہیے کہ سچ کو جاننے کا ایک ہی طریقہ ہے اور وہ اس کا مشاہدہ ہے۔ مشاہدے کے آغاز سے پہلے سب سے ضروری یہ ہے کہ انسان یہ جان لے اور مان لے کہ وہ کچھ نہیں جانتا۔ جب تک ذاتی علم کی جان نہ چھوڑ دی جائے تب تک مراد کو پہنچنا ناممکنات میں سے ہے۔ جو بھی ہم جانتے ہیں اس سے دستبردار ہونا ہوتا ہے۔ جب تک انسان میں نہیں جانتا، آئی ڈونٹ نو کی حالت میں نہیں آتا، وہ مزید کچھ نہیں جان سکتا۔ ذاتی علم مشاہدے کی سب سے بڑی رکاوٹ ہے۔ ایک شخص رستے میں جا رہا ہے اور وہ ارد گرد کے ماحول کے بارے میں سب کچھ جاننے کا خیال رکھتا ہے تو وہ اندھا ہو جاتا ہے۔ ذاتی علم کی مداخلت کو سمجھنے کی کوشش کریں۔ جب کوئی انسان آپ کے سامنے آتا ہے تو آپ کیا مشاہدہ کرتے ہیں؟ سامنے والے انسان کا ایک تصور آپ کے ذہن میں پہلے سے تخلیق ہے۔ آپ اسی امیج سے اس انسان کو دیکھ رہے ہیں، اس سے بیہیو کر رہے ہیں۔ بیوی کا امیج الگ ہے، ماں کا الگ، باپ کا الگ ہے۔ کیا کبھی آپ نے اپنے ذاتی علم سے تخلیق کیے ہوئے عکس کے بغیر کسی انسان کو براہ راست دیکھا ہے؟ اسی طرح نظر آنے والے ہر منظر، ہر شے، ہر انسان کا ایک عکس ہمارے اذہان میں ذاتی علم کے طور پر موجود ہے۔ یہی وہ ذاتی علم سے بنا امیج ہے۔ مشاہدہ بیرونی بھی ہے اور اندرونی بھی۔ ہر شے کو اس کے امیج کے بغیر دیکھنا ہوتا ہے۔ جیسے انسان کسی بھی شے کو یہ سمجھ کر دیکھتا ہے کہ وہ اس کے بارے میں سب جانتا ہے، اس شے کی حقیقت اس سے اوجھل ہو جاتی ہے۔ کسی انتہائی خوبصورت قدرتی منظر پر پہلی نظر پڑتے ہی آپ کی کیا حالت ہوتی ہے؟ بے پناہ خوبصورتی، قدرت کی سنائی کا شاہکار۔ کوئی بھی حسین منظر پہلے لمحے میں آپ کو مبہوت کر کے رکھ دیتا ہے۔ اس وقت آپ کیا سوچ رہے ہوتے ہیں؟ کچھ بھی نہیں۔ سچ عظیم ہے۔ سچ جب سامنے آتا ہے تو سوچ رک جاتی ہے، جب سوچ رک جائے تو اس لمحے صرف محبت رہ جاتی ہے، صرف جذبہ رہ جاتا ہے، مشاہدہ شروع ہو جاتا ہے۔ مگر ان شروعاتی لمحات کے فوراً بعد ذہن پہلے جھٹکے سے سنبھل جاتا ہے، ذاتی علم کی مداخلت شروع ہو جاتی ہے۔ یہ پہاڑ ہے، پہاڑ پتھر سے بنتا ہے، اس پر برف پڑی ہے، میں جانتا ہوں برف کیا ہے۔ یہ چشمہ ہے، اس کا پانی اس پہاڑ پر موجود برف سے پگھل کر نیچے آ رہا ہے۔ اب سوچ تجزیہ کرنا شروع کر دیتی ہے۔ جیسے ہی سوچ کی حرکت پیدا ہوتی ہے قدرت خود کو نقاب میں چھپا لیتی ہے، وہ حسن ازل آنکھ سے اوجھل ہو جاتا ہے، اور پھر انسان اس اولین لمحے کی یاد تازہ کرنے کے لیے، اس عظیم احساس کو دوبارہ پانے کے لیے اس منظر کو کئی بار دیکھنے آتا ہے، مگر کچھ نہیں ملتا۔ एक आदमी ये जानता है कि वो कुछ भी नहीं जानता, उसे किसी शय का इल्म नहीं। ऐसे इंसान के सामने कुदरत अपने आप को खुद खोलती है, रिवील करती है, अपना आप उस पर अय्यां करती है। ये राज़े ज़िंदगानी है। गुलाब का एक फूल लेके किसी पार्क के बेंच पर खामोश बैठ जाएं, उसे देखें, ऑब्जर्व करें। गुलाब का फूल जो आपके हाथ में है, आप उसके बारे में कुछ नहीं जानते, उसे महसूस करें, छुएं, उसकी खुशबू में लिपटे हुए अतर से मशा में जान को मुअत्तर होने दें। यह वो गुलाब नहीं जिसको आप जानते हैं। हर गुलाब एक नई और शानदार तख्लीक है। आपके हाथ में अल्लाह की ज़बरदस्त टेक्नोलॉजी से वजूद में आई वो शानदार शय है जो ज़ाती इल्म की पहुँच से मावरा है। आप देखेंगे कि आपके हाथ में उस ज़ाते अजीम ने किस कदर खूबसूरत तख्लीक थमा दी है। उस गुलाब की पत्ती पत्ती का मुशाहिदा करें, तमाम मुमकिन जुज़ियात का मुशाहिदा करें। किस कदर हसीन और जाहो जलाल वाली तख्लीक है। बग़ैर किसी इल्म के उसे देखें, ये गुलाब का फूल नहीं है। हाँ, आपको इल्म है कि इसे गुलाब कहते हैं, मगर इस वक्त ये इल्म कहाँ से बीच में आ रहा है, कहाँ से ये मुदाखलत हो रही है। निहायत गौर से मुशाहिदा करें, यह गुलाब आपसे जुड़ा हुआ है। शाहिद और मशहूद दोनों ही मखलूक हैं। देखते रहें, खुद से पूछें कि ये क्या है। क्या आप वाकई जानते हैं कि आपके हाथ में क्या है? हरगिज़ नहीं, आप नहीं जानते कि ये क्या है। अल्लाह जानता है, आप नहीं जानते कि ये क्या है। मुशाहिदा करें, आपका काम सिर्फ गवाह होना है। आप बस इस वक्त गवाह रहें। आलिम न बने, जानने वाले न बने, खुद को ये न बताएं कि आप जानते हैं कि वो क्या है। चुपचाप होशियारी की आंख से इसे देखें, क्या हो रहा है। आपकी हिसियात इस गुलाब के फूल से डेटा इकट्ठा कर रही है, आंख देख रही है और अक्स जहन को भेज रही है। हाथ इसे छू रहे हैं, एनालाइज कर रहे हैं। नाक इसे सूंघ रही है और खुशबू के एक एक ज़र्रे की इन्फॉर्मेशन अंदर पहुंचा रही है। इंतज़ार करें, कुछ ही देर में जहन की हरकत मुदहम होने लगेगी। जहन आपको चंद लम्हात में गुलाब के फूल के बारे में सब कुछ बता चुका है। अब इसके पास कहने को, मुदाखलत करने को और कुछ भी नहीं है। अपने अंदर और बाहर मुशाहिदा करते रहें गुलाब के फूल से जुड़ी माजी या मुस्तकबिल की किसी सोच को हरकत न दें, स्टीयर न करें। याद रखें कि आप इर्तिकाज़ नहीं कर रहे, कंसंट्रेट नहीं कर रहे। आप अपनी पूरी तवज्जो से गुलाब को देख रहे हैं, उसे अटेंड कर रहे हैं। बस इन्हीं लम्हात में राज खुलने लगेगा। गुलाब का फूल क्या है और हकीकत क्या है, आप पर खुद ब खुद इल्म का नुज़ूल होने लगेगा। पहले हैरत पैदा होगी, फिर आप देखेंगे कि मोहब्बत का एक अजीम चश्मा आपके अंदर उबल पड़ेगा। आप फूल से जुड़ जाएंगे, कनेक्ट हो जाएंगे, फिर खूब नज़र आएगा, खूब समझ आएगा कि क्या देखा जा रहा है। यह सिर्फ गुलाब का एक फूल है। मुशाहिदा हक की पाक नज़र जिधर को रुख करती है, निकाब उलटते चले जाते हैं, फिर वो इल्म हासिल होता है जो बयान की गिरफ्त में नहीं है, क्योंकि वो अजीम फतह है, इसे किसी से बयान नहीं किया जा सकता। इसका मुशाहिदा किया जाता है। ये अकल से मावरा दुनिया है जो सिर्फ हैरत और मोहब्बत की आंख से दिखाई देती है। मुशाहिदे के लिए तवज्जो दरकार है। اور پوری قوت کے ساتھ بروئے کار آتی توجہ جس میں خیال کی کوئی جھلک نہیں ہے، یہ توجہ کی طاقت ہے، یہ عظیم ترین اور محب طاقت ہے جو انسان کو عطا ہوتی ہے، اسے سمجھتے ہیں۔ توجہ یعنی اٹینشن غفلت کا توڑ ہے، غافل سونے والا نہیں بلکہ جاگتے میں خواب دیکھنے والا ہوتا ہے، ڈریمنگ اسٹیٹ میں زندہ رہنے والا ہوتا ہے۔ انرجی کے باب میں تفصیل سے لکھا جا چکا کہ ہر وقت سوچوں میں ڈوبا رہنے والا بہت ہی تھوڑی انرجی کا مالک ہوتا ہے۔ شیطان سارا دن انسان کو سوچوں کے جنگل میں الجھائے رکھتا ہے، اس کا واحد مقصد یہ ہوتا ہے کہ انسان کو تھکا دیا جائے، ایگزاسٹ کیا جائے۔ اس لیے سوچوں کی گولہ باری سے اس کی توانائی ضائع کر دی جاتی ہے۔ سوچ چونکہ مادہ ہے، میٹر ہے، اس لیے سوچنے والا بھی مادہ پرست ہے۔ ٹائم اینڈ اسپیس کے باپ کو اگر آپ پوری توجہ سے دیکھ چکے ہیں تو یہ بات آپ کو یقیناً سمجھ آ چکی ہوگی۔ وقت صرف مادے پر گزرتا ہے، غیر مادی شے پر وقت کا کوئی گزر نہیں ہے۔ اس لیے خواب میں کبھی کوئی وقت نہیں ہوتا، کیونکہ خواب وجود نہیں رکھتا، ایگزسٹ نہیں کرتا۔ وقت کا ہمیشہ کسی شے سے، کسی مادے سے تعلق ہوتا ہے، یہ ہمیشہ کسی شے پر گزرتا ہے، یہ ریلیٹیو ہوتا ہے۔ وقت تغیر ہے، چینج ہے۔ پوری کائنات میں صرف اللہ کی ذات ہمیشہ سبات میں ہے، کانسٹنٹ ہے، باقی سب تغیر پذیر ہے۔ ٹرین کے انتظار میں ریلوے اسٹیشن پر بیٹھے ہوئے شخص پر وقت طویل ہو کر گزر رہا ہے، کیونکہ اس کا تعلق انتظار سے ہے۔ اس کے بالکل برعکس کوئی دوسرا شخص اس ٹرین پر اپنی محبوبہ کو سفر پر رخصت کرنے آ رہا ہے، اسی ریلوے اسٹیشن پر وہی وقت اس دوسرے انسان پر انتہائی اختصار میں گزر رہا ہے، تیز ترین رفتار سے گزر رہا ہے، کیونکہ اس کا تعلق فراق سے، جدائی سے ہے۔ ٹرین کے انتظار میں بیٹھا ہوا پہلا شخص اس انتظار میں ہے کہ کب ٹرین پہنچے اور اس کے سفر کا آغاز ہو جائے اور وہ بالآخر اپنی منزل پر پہنچ سکے۔ وہ بار بار گھڑی دیکھتا ہے، پٹلی پر نظر ڈالتا ہے کہ کب ٹرین آتی نظر آئے اور اسے اطمینان نصیب ہو۔ دوسرا شخص چاہتا ہے کہ کاش ٹرین کبھی اسٹیشن پر نہ پہنچ جائے، اور وہ اسی طرح اپنی محبوبہ سے باتیں کرتا رہے۔ وہ بار بار اس خوف سے گھڑی دیکھتا ہے کہ کہیں ٹرین کے آنے کا وقت نہ ہو جائے، پٹلی کو اس امید سے دیکھتا ہے کہ ٹرین نظر نہ آئے۔ ایسا ہونے سے اسے ڈھارس ملتی ہے۔ ایک ہی مقام پر دو مختلف انسانوں پر وقت الگ الگ رفتار سے گزر رہا ہے، اسی طرح پوری دنیا کے انسانوں پر وقت الگ الگ رفتار سے گزرتا ہے۔ اسے نفسیاتی وقت کہتے ہیں، جس کا ذکر ٹائم اینڈ اسپیس میں تفصیل سے ہو چکا ہے۔ یہ وقت چونکہ نفس کا ہے، اس لیے نفس کی کیفیت کے مطابق تیز یا آہستہ ایڈجسٹ ہوتا ہے، اسی طرح اسے روکا بھی جا سکتا ہے۔ انسان نفسیاتی وقت کی قید سے آزاد ہو سکتا ہے، ٹائم لیس ہو سکتا ہے، ایسا 100% ممکن ہے اگر کوئی ایسی صورتحال پیدا ہو جائے کہ ذہن کسی طرح مادی کی قید سے آزاد ہو جائے، تو عین اسی لمحے وہ وقت کی قید سے بھی آزاد ہو جاتا ہے۔ یہ ہم سب کے ساتھ روزانہ کئی بار ہوتا ہے، مگر غفلت کی گہرائیوں میں زندگی بسر کرتے رہنے کے عادی ہونے کی وجہ سے ہم اس پر توجہ نہیں دے پاتے۔ اپنی ذیلی روٹین پر غور کریں، آپ دیکھیں گے कि रोज़ाना आप जो भी काम करते हैं उनमें आपकी दिलचस्पी का कौन सा काम है। कोई ऐसा एक काम ज़रूर है जिसमें आपकी दिलचस्पी हर काम से ज़्यादा है। वो काम कुछ भी हो सकता है, किताब पढ़ना, दोस्तों से मुलाकात, माँ बाप, बहन भाई, बीवी बच्चों में सबसे ज़्यादा जो आपके दिल के करीब है उससे बातें करना, मोबाइल पर फेसबुक देखना या मोबाइल गेम्स खेलना, कोई भी ऐसा काम जिससे आपको बेहद दिलचस्पी हो। फ़र्ज कीजिए आपको मोबाइल गेम्स बहुत पसंद हैं। आपने कभी गौर किया कि आप घंटों गेम्स खेल सकते हैं? मोबाइल गेम्स जब शुरू करते हैं तो कुछ ही लम्हों बाद आपकी यादाश्त मिट जाती हैं, नाम पता हर शय भूल जाती हैं, सोच रुक जाती है, दीवारें, छत, कुर्सी, मोबाइल जिस पर वो गेम चल रही है सब गायब हो जाते हैं। हत्ता कि एक वक्त आता है कि खुद आप भी गुम हो जाते हैं। बस इसी लम्हे वक्त आप पर गुजरना बंद हो जाता है, आप वक्त से मवरा हो जाते हैं। अब कोई खुशी, कोई गम, कोई टेंशन, कोई डिप्रेशन, कोई खौफ कुछ भी नहीं है, क्योंकि अब आप मौजूद नहीं हैं। आप और गेम एक हो चुके हैं, कनेक्ट हो चुके हैं। अब कोई दुई नहीं है, न तो किसी शय से खेला जा रहा है और न कोई खेलने वाला है। अब शाहिद खुद मशहूद हो गया है, जो ऑब्जर्वर था, जिसने ऑब्जर्व करना था, जिसने मुशाहिदा करना था, वो खुद मुशाहिदा बन चुका है। ये फना का मकाम है। ऐसा सिर्फ इसलिए हुआ कि गेम खेलने के लिए एक ही शर्त है, गेम आपसे पूरी तवज्जो मांगती है और आप उसे दे देते हैं। जैसे ही आप महवियत की इंतहा पर पहुंचते हैं, मुशाहिदा बग़ैर किसी सोच के कायम हो जाता है, या फिर सोच बेहद कम होकर इक्का दुक्का रह जाती है। एन उसी लम्हे वक्त फना हो जाता है, ज़िंदगी टाइमलेस स्टेट में दाखिल हो जाती है, लामहदूद हो जाती है। इस कदर महवियत और इस इंतहा दर्जे पर कायम हो जाने वाले इस्तिराक का नाम ही मराकिबा है। आप किसी भी काम को पूरी तवज्जो से करें, आपकी सोच फौरन एतिदाल पर आ जाएगी, और जैसे ही सोच अपनी तवाजुन को पहुंचती है, एनर्जी की ब्रस्टिंग, उसका ज़िया रुक जाता है। ये एनर्जी इस कदर ताकतवर है कि अगर एक मिनट भी उसे मिल जाए और ये ज़ाया ना हो तो इल्म बेपनाह ताकत से पैदा होने लगता है। यह नूर है जो नफ्स की हर पेचीदगी को सीधा करके रख देता है, इसको कोई नहीं रोक सकता। सारा राज इसी बात में है कि इंसान को हर सूरत अपनी ये बेशकीमत एनर्जी ज़ाया होने से बचानी है। मुशाहिदे की हल्की सी कैफियत भी अगर पैदा हो जाए तो वो नज़र आने लगता है जो वहम गुमान से बाहर है। जिस किसी ने इस रहीकुल मख्तूम को एक जाम किया, सिर्फ एक कतरा भी चख लिया, उसकी नज़र ला होती है। उसको इसकी अकल, उसका इल्म, उसका विजदान, ज्ञान, नरवान, इरफान मिल गया। खुदी का सरे निहां ला इलाहा इल्लल्लाह। इंसान को लाजिम है कि खुद का मुशाहिदा करे कि नमाज में बेचैन क्यों होता है, दो रुकात इतनी लंबी क्यों लगती है, जैसे किसी ने कैद में डाल दिया है, सलाम फेर कर ऐसे उठता है जैसे किसी ने बंधन में बांधा था, अभी आज़ाद हुआ है। अब इसी इंसान को 3 घंटे सिनेमा की स्क्रीन के आगे बैठा दो, हरकत तक नहीं करता। क्यों? कोई गौर क्यों नहीं करता? आखिर कोई देखता क्यों नहीं? सिनेमा में आग भरी है गुनाह की, हवस और तखयलाती दुनिया की, मार धाड़ की आग भरी है। फिल्म हमेशा बेचैनी की इंतहा है, ड्रामा है, उसे देखने के लिए वैसा ही बैठा है। बेचैनी की आग से भरा हुआ, मारदार हवस और जाहिलियत से भरपूर एक ड्रामा आजकल जिसे इंसान कहा जाता है। आग में आग फेंको तो कुछ नहीं होता, चूल्हे में चार जलती लकड़ियां और फेंक दो तो चूल्हे को क्या फ़र्क पड़ता है, वो तो पहले ही आग से भरा है। पता तो तब चलता है जब उस आग पर पानी फेंको, शाएं शाएं का शोर बुलंद होता है। नमाज में यही हो रहा है। ठीक है, हर नमाज हुजूरी की नहीं हो सकती, मगर कभी तो खुद को रात किसी पहर अल्लाह के आगे खड़ा करके देखो, फिर खड़ा रहने दो। नफ्स के अंदर से शाएं शाएं की आवाज़ें आएंगी, आने दो, पानी आग बुझा रहा है, चूल्हा शोर तो करेगा, मुशाहिदा करो, देखो क्या हो रहा है। चूल्हा इसलिए चीख रहा है कि उसकी तवज्जो अल्लाह की तरफ नहीं है, वह अल्लाह से भागना चाहता है। उसे पहचानो, पूरी तवज्जो से देखो, अगर अल्लाह मेहरबान हो जाए तो इंसान नमाज में ऐसे ही टाइमलेस हो जाया करता है जैसे मोबाइल गेम्स में हो जाता है। जो भी करना है बेपनाह तवज्जो से करें, अपनी सारी हिस्सियात उस काम पर लगा दें जो आप इस वक्त कर रहे हैं। वो जो भी काम होगा आप पर उसके इसरार खुलने लगेंगे, कशफ शुरू हो जाएगी। हर काम का एक बहाव होता है, उस बहाव में उस काम की तमाम तर जज़ियात शामिल होती हैं। तमाम तर तवज्जो के साथ किसी भी काम को अगर किया जाए तो उसका बहाव साफ दिखाई देने लगता है, यानी कशफ होने लगता है। कशफ का मतलब बहुत गलत लिया जाता है। आम तौर पर लोग कशफ को माँ बादू तबियाती नज़र या तीसरी आँख समझते हैं। यह सब लघु है, ढकोसला है। तीसरी आँख तो दूर की बात, ये छठी हिस बदतरीन मजाक है। सेंसर पाँच है, छठी कहाँ से निकल आती है। कशफ किसी शय, किसी भी शय की हकीकत के खुल जाने को कहते हैं। जब कोई बाएतमाद साथी धोखा दे तो आपको उसकी असलियत चश्मे जोन में दिखाई देने लगती है, उसका चेहरा बदल जाता है, आवाज़, लहजा, चाल डाल, मुस्कुराहट समेत उसकी पूरी शख्सियत आपको बदली हुई नज़र आती है। ये कशफ है। जब भी किसी शय पर, खां वो बैरूनी हो या अंदरूनी, या कोई ऑब्जेक्ट हो, कोई इंसान हो या फिर सोच, कुछ भी हो, जब भी किसी शय पर इंसान अपनी तमाम तर कोशिश पूरी तवानाई के साथ मतवज्जे होता है, वो शय अपनी हकीकत खोल देती है। अगर पूरी तवज्जो से मुशाहिदा करने वाला इंसान मुसलसल ऐसा ही मुशाहिदा करता रहे तो उस पर राज़ हस्ती अय्यां होने लगता है। ये वक्त भी साहिब मुशाहिदा पर आता है कि पत्थर, फूल, पौधे, जानवर, परिंदे, हवा, पानी और आग समेत सारी कायनात उससे बात करने लगती है। सब कुछ खोल दिया जाता है। जब नफ्स पाक हो जाए तो इससे कोई पर्दा नहीं है, वो महरम राज है, बइज्जत और बावकार है। ये बड़े नसीबे की बात है। टेलीपैथी, दूर दराज की बातें सुनना, लोगों के दिल की बातों पर मतला हो जाना, दूसरों के लिए बायस शफा होना, ये मुशाहिदा हक से हासिल होने वाले कमालात हैं जो कोई शक नहीं साहिब मुशाहिदा को किसी तौर हासिल हो ही जाते हैं। मगर वो जानता है कि वो मुशाहिदा इसलिए नहीं कर रहा कि खिलौनों से खेलने में मशगूल हो जाए, इसलिए वो इनसे हतुलवसा इज्तनाब करता है। अगर शुरू में न भी कर पाए तो कुछ ही वक्त में जान जाता है कि कशफ किरामत से रास्ता खोटा हो रहा है। अल्लाह को जो खुलूस दिल से तलाश कर रहा है वो अल्लाह से कम पर हरगिज़ किसी शय पर राज़ी नहीं हो सकता। खुदी को बुलंद करने के लिए नज़र को बुलंद करना पड़ता है। अगर आप चाहते हैं कि आपको वो दिखाई देने लगे जो दूसरों को दिखाई नहीं देता, तो इसके लिए आपको अपनी निगाह बुलंद रखनी पड़ेगी, बसारत को तेज़ करना पड़ेगा। ये बसारत वो नहीं है जिससे हम इस दुनिया को देखते हैं, वो तो आँख की बसारत है। ये बसारत दिल की बसारत है। ये आँख दिल की है और दिल की आँख की बसारत इल्म है। दिल की आँख इल्म की बसीरत से देखती है। ये बात अहले इल्म खूब समझते हैं। अहले इल्म के सिवा बाकी सब लोगों को ये बात समझ तो आ जाती है, मगर इसका इदराक, इसका तजुर्बा उन्हें कभी नहीं हो सकता। दिल की आँख को जब इल्म से बसीरत अता होती है तो नफ्से इंसान में, जहन इंसान में इनकलाब अजीम बरपा हो जाता है। जहन में बेपनाह तगैर बरपा हो जाता है। ऐसा होता है जैसे किसी मदरजात अंधे को अचानक बिनाई अता हो जाए, हर शय बदल जाता है। खुली जबकि चश्मे दिल हजीं, तो वो नम रहा न तरी रही। हुई हैरत ऐसी कुछ आँख पर के असर की बेअसरी रही। पड़ी गोश जाम में अजब निदा के जिगर न बेजिगरी रही। खबर तहय्युर इश्क सुन न जुनून रहा न परी रही। दिल की आँख खुलती है तो हवास करोड़ों गुना तेज़ हो जाते हैं, लामहदूद हो जाते हैं। अब नफ्स आज़ाद होने लगता है। ये आज़ादी, ये फ्रीडम इस कायनात की वो सबसे अजीम तरीन नेमत है जो किसी भी इंसान को अता हो सकती है। ट्रैफिक के अजदहाम में, हज़ारों गाड़ियों की लंबी कतारों में, किसी गाड़ी में एक इंसान है जो इस ट्रैफिक में बुरी तरह फंस जाने पर सेखपा है, बेचैन है। हज़ारों गाड़ियों में हज़ारों इंसान इसी कैफियत में हैं, मगर हर इंसान अपनी गाड़ी और ज़्यादा से ज़्यादा अगली गाड़ी को देखने की ताकत रखता है। हर इनका शोर, धुआं, गर्मी, लेट होने की परेशानी है जो सबको लाहक है। ये हुजूम की नफ्सियात है। एक इंसान किसी बहुत ऊंची बिल्डिंग की छत पर खड़ा हज़ारों गाड़ियों की इस लंबी कतार को बुलंदी से देख रहा है। उसके आसपास कोई शोर नहीं, वो कहीं फंसा नहीं है, उसे कहीं जाने की जल्दी नहीं। जो वो देख रहा है उसे उन गाड़ियों में से किसी भी गाड़ी में मौजूद कोई भी शख्स नहीं देख सकता। यह मुशाहिदा है, यह कशफ है। ज़िंदगी को देखने के लिए आपको ख़ुद को ज़िंदगी की निचली सतह से बुलंद रखना होता है, तभी आपको ज़िंदगी अपनी असल शिकल में नज़र आ सकती है। दो आदमी एक दूसरे से राह चलते हुए टकरा जाते हैं, एक को गुस्सा आता है और वो ओल फोल बक रहा है, दूसरा खामोशी और सब्र तहम्मुल से उसे देख रहा है। वो मुशाहिदा करने वाला है, उसकी नज़र बुलंद नहीं है, वो अपने नफ्स का महकूम है, इसलिए उसे गुस्सा नहीं आया। वो उसकी गालियों के जवाब में शायस्तगी के साथ माजरत करके अपनी राह लेता है। ये कशफ मुशाहिदे से होता है। मुशाहिदा करने वाले की सारी ज़िंदगी बदल जाती है। उसके अफ़ाल, ताल्लुकात, उसके किरदार, हर शय बदल जाती है। मुशाहिदे से जहन खामोश हो जाता है और जहन के खामोश होते ही इंसान पुरसकून हो जाता है। खामोशी सिर्फ ये नहीं कि ज़बान बंद रहे, यह तो आधी खामोशी है, कम ये भी नहीं, ये भी बड़ा काम है। मगर असल खामोशी, जब आदमी खामोश हो तो अंदर और बाहर दोनों तरफ मुकम्मल खामोशी हो, यह बहुत ही बड़ा राज है। मकसद ये नहीं कि 24 घंटे ज़बान को ताला लगा रहे, यह तो मिजाज पर है। कुछ खामोश तबा, कुछ कम सुखन और कुछ लोग बोलने वाले होते हैं। हरगिज़ कोई हर्ज नहीं, अपनी फितरत को कोई नहीं बदल सकता। बात बस इतनी है कि राज यह है कि जब खामोशी हो تو مکمل خاموشی ہو۔ مشاہدہ صرف دیکھنے سے تعلق نہیں رکھتا، یہ سننے، چکھنے، چھونے اور محسوس کرنے کا بھی ہے۔ اسی طرح جتنا یہ بیرونی ہے اتنا ہی اندرونی بھی ہے۔ ظاہر کے ساتھ ساتھ باطن کا مشاہدہ حیرت اور علم کی ایک مکمل کائنات ہے، نفس کی جبلیات کا مشاہدہ بھی ہے۔ مشاہدہ ہر شے کا ہے، جو بھی بات آپ کو سنائی دے اس کو پوری توجہ سے سنیں۔ ذہن کی عادت ہے کہ جب آپ کسی کی بات سن رہے ہوتے ہیں تو آپ کے اندر شور برپا ہوتا ہے۔ ذہن کا ایک حصہ اس بات کو جو سنائی دے رہی ہے مطلب پہنا رہا ہوتا ہے، سمجھ رہا ہوتا ہے، اور دوسرا حصہ برق رفتاری سے ہر بات، ہر جملے پر اپنا فیصلہ دے رہا ہوتا ہے۔ یہ بات ٹھیک ہے، یہ غلط ہے، اس بات کا جواب میں ابھی کچھ دیر میں اسے یہ دیتا ہوں۔ بس یہ خاموش ہو لے ایک بار، ذہن ہر جملے، ہر لفظ پر جذبہ پیدا کر رہا ہوتا ہے۔ اگر آپ کسی کو گالی دیں، کسی کی اچانک تضحیک کریں، تو آپ دیکھیں گے کہ اس کی نفسیاتی اور جسمانی حالت تیزی سے بدل جاتی ہے، نتنے پھیل جاتے ہیں، سانس تیز ہو جاتی ہے، کان سرخ ہو جاتے ہیں، اور وہ آپ کو ویسا ہی برا جواب دینے لگتا ہے جیسا اسے محسوس ہوا۔ اس کا مطلب ہے کہ آپ کسی کو کوئی بھی فقرہ، کوئی لفظ کہہ کر اس کی حالت و کیفیت میں تغیر لا سکتے ہیں، انتشار برپا کر سکتے ہیں۔ بعض اوقات یہ کام ایک معنی خیز نظر یا مسکراہٹ بھی کر دیتی ہے۔ خود آپ کا بھی یہی حال ہے کہ دوسرے بھی آپ کے ساتھ یہ سب کر سکتے ہیں۔ اس کا صاف مطلب ہے کہ ذہن کوئی بھی بات سنتے ہی اس سے مطلب اخذ کرتا ہے، اور انتہائی صورت سے اس کے مطلب کے موافق جذبات کو پیدا کر دیتا ہے، اور جسم ان جذبات کی مناسبت سے رد عمل ظاہر کر دیتا ہے۔ یہ سننا مشاہدہ نہیں ہے، یہ تو سب کر رہے ہیں۔ کبھی لفظوں سے جذباتی طور پر وابستہ ہوئے بغیر کسی کو سنیں، کوئی مطلب نہ نکالیں، کوئی احساس پیدا نہ کریں، صرف سنیں کہ کہنے والا کیا کہہ رہا ہے۔ سوچ کی کوئی حرکت پیدا نہ ہونے دیں، خیالوں کی لسی میں سوچوں کی مدھانی نہ پھریں۔ آپ نہیں سن رہے، فلاں یہ نہیں کہہ رہا، بس کہا جا رہا ہے، سنا جا رہا ہے۔ ایک بار کر کے دیکھیں، آپ کو کچھ اور سنائی دے گا۔ سمجھ آ جائے تو ایسے ہی سنا کریں۔ سنتے ہوئے اندر باہر سے مکمل خاموش ہونا ہوتا ہے، پوری توجہ سے آواز کا مشاہدہ کرنا ہوتا ہے۔ لہجے کا اتار چڑھاؤ کیسا ہے، منہ کیسے ہل رہا ہے، بولنے والے کے چہرے کے تاثرات لمحہ بلمحہ کتنی صورت سے رنگ بدل رہے ہیں، آواز کیسے الفاظ کو پیدا کر رہی ہے۔ سنیں، غور سے سنیں، ایک بار ایسے سن کر دیکھیں۔ اسی طرح لمحہ بلمحہ مشاہدہ میں رہنے سے ہر لمحے انرجی خرچ ہونے کی بجائے بڑھتی ہی چلی جاتی ہے، اور سمجھ بلند سے بلندتر ہونے لگتی ہے۔ ایک ایک لمحے پر نگران رہنا ہے، مانیٹر کرنا ہے۔ جن نعمتوں کو ہم حق سمجھتے ہیں، گرانٹیڈ لیتے ہیں، اب انہیں نظر انداز نہیں کرنا۔ آپ سارا دن کرتے کیا ہیں؟ آپ کا سونا، جاگنا، اٹھنا، بیٹھنا، چلنا، پھرنا، لوگوں سے بات کرنا، ان سے ملنا ملانا کیسا ہے؟ گھر میں اور کاروبار کے دوران آپ کا رویہ دوسروں کے اور خود اپنے ساتھ کیسا ہے؟ کچھ بچنا نہیں چاہیے، پوری زندگی کو جانچنا ہے، اسکین کرنا ہے، ہر معمول یعنی روٹین کی تلاشی لینی ہے، سرچ کرنا ہے۔ کرنے والا کوئی اور ہے، دیکھنے والا کوئی اور ہے، یہ مشاہدے کا اصول ہے۔ خود کو غیر جانبداری سے، جذبہ سے بالکل الگ ہو کر کسی اجنبی کی نظر سے دیکھیں، جیسے کوئی آپ کو آپ کے اندر بیٹھ کر پہلی بار دیکھ رہا ہو، آپ کو مجرم نظر آنے لگے گا۔ آہستہ آہستہ پردہ سرکنے لگے گا۔ ایک بہت بڑا راز مشاہدے کا یہ ہے کہ جب بھی آپ کسی کام کو بے پناہ توجہ سے غیر ضروری جذبات اور فضول سوچیں پیدا کیے بغیر کرتے ہیں تو ذہن کا ریکارڈنگ پروسیس بند ہو جاتا ہے۔ پہلے بھی لکھا ہے کہ میموری تب ریکارڈ ہوتی ہے جب جذبہ اس سے جڑ جاتا ہے۔ جب بھی مشاہدہ اپنی پوری طاقت سے جاری ہوتا ہے تو سوچ بہت کم ہو جاتی ہے اور جذبات و احساسات کا عمل دخل نہ ہونے کے برابر رہ جاتا ہے۔ اس وقت جو بھی ہو رہا ہو وہ ریکارڈ نہیں ہوتا، اگر ہو بھی جائے تو شارٹ ٹرم میموری کے طور پر ہوتا ہے۔ ذہن مشاہدہ میں پوری طرح آزاد ہوتا ہے۔ کیا ویڈیو گیم کھیلنے کے دوران آپ کو اس گیم کی تمام تفصیلات یاد رہتی ہیں؟ کیا جنرل اسٹور چلانے والا روزانہ ہزاروں گاہکوں کو نپٹاتے ہوئے ہر ایک گاہک سے وصول شدہ رقم اور بقایا جات یاد رکھ سکتا ہے؟ یہ ناممکن ہے۔ جس کام کو غفلت سے اور جذبات کی رو سے کیا جائے گا وہ ریکارڈ کا حصہ بنے گا تاکہ ذہن بعد میں اس کا تجزیہ دوبارہ کر سکے۔ اس کا مطلب یہ ہرگز نہیں کہ یادداشت مٹا دی جائیں، میموری کی ضرورت بار بار پڑتی ہے۔ انسان خوب جانتا ہے کہ کون سی بات یاد رکھنے کے قابل ہے، کون سی سوچ ضروری ہے، کون سی فضول ہے۔ مثال کے طور پر ڈرائیونگ کرتے ہوئے مشاہدہ یہی ہے کہ آپ پوری توجہ سے ڈرائیو کریں۔ ایک سیدھا سا اصول مد نظر رہنا چاہیے کہ جو بھی کرنا ہے پوری توجہ اور پوری ایمانداری سے کرنا ہے، بس یہ مشاہدہ ہے۔ اسی طرح یہ بھی ہے کہ اگر کوئی بری عادت چھوڑنا ہے تو پوری ایمانداری سے چھوڑنا ہے، اور جب اس عادت کی طلب ہو تو اس طلب کا پوری توجہ سے مشاہدہ کرنا ہے۔ یہی مشاہدے کا سچ ہے۔ توجہ ارتکاز کی ماں ہے۔ توجہ ایک آگ ہے، ایک بجلی ہے، یہ جاگ جانے کا نام ہے، یہ بیداری ہے۔ ہر وقت بیدار یعنی بخبر رہنا، پوری توجہ سے مشاہدہ کرنا مراقبہ ہے۔ جذبات کا مشاہدہ بے حد طاقتور ہوتا ہے۔ فرض کیجئے آپ کو غصہ آتا ہے اور آپ اس بات سے پریشان ہیں کہ ہر بار غصے کے بعد پیش آنے والے پریشان کن اور پشیمان کر دینے والے نتائج کو دیکھ کر آئندہ غصہ نہ کرنے کا تہیہ کرتے ہیں، مگر پھر آپ کے ساتھ کچھ نہ کچھ ایسا ہو جاتا ہے کہ آپ غصہ کرنے پر مجبور ہو جاتے ہیں اور بعد میں کفے افسوس ملتے ہیں۔ یہی حال لالچ، بوس، کینہ، حسد، نفرت، بے چینی اور ڈپریشن کا ہے۔ ہمیں سمجھنا ہوگا کہ آخر کیسے ہم اپنے جذبات کو اعتدال پر لا سکتے ہیں۔ غصے کو لے کر سمجھنے کے لیے آگے بڑھتے ہیں، اسے ایک مثال بناتے ہیں۔ جیسے سننے کا مشاہدہ کیا ہے بالکل ویسے ہی غصے کا مشاہدہ کریں۔ آپ کو نہیں بس غصہ آ رہا ہے، آپ نہیں دیکھ رہے بس دیکھا جا رہا ہے کہ غصہ آ رہا ہے۔ جسم میں بجلی کی سے تیزی پھیلتے اس کے احساس کا مشاہدہ کریں کہ یہ کیا ہو رہا ہے۔ آپ کو دکھائی دے گا سانس تیز ہو رہی ہے، کان گرم ہو چکے ہیں اور ان کی حدت کو محسوس کیا جا سکتا ہے۔ یہ سنسناتا ہوا احساس کیا ہے؟ जो बिजली के कोंदे की तरह रगु पे में सरायत कर जाने के बाद भी हर लहजा बढ़ता ही चला जा रहा है। आप देखेंगे कि जैसे ही गुस्से का ये मुहिब जज्बा जिस्म में बेदार होता है, बाकी तमाम हिस्सियात मगलूब हो जाती हैं। कुछ सुनाई नहीं देता, कुछ दिखाई नहीं देता, किसी शे किसी तहजीब और किसी तमीज़ का एहसास बाकी नहीं रहता। अगर बाकी रह जाता है तो सिर्फ मद मुकाबिल को फना कर देने का अंधा कर देने वाला खूनी जज्बा। यह तो पागलपन है। आपको दिखाई देगा कि गुस्से में आप अजीब हो जाते हैं, ये माजूर कर देता है, इंसान को जानवर बना देता है। इस एहसास को देखते रहें। जो कुछ भी आपने इन सफ़ात पर गुस्से के बारे में पढ़ा है, इसका भी कोई अक्स जहन में हरगिज़ मत लाएं, इमेज से मत देखें। होशियार रहें, इतना होशियार रहें जैसे शिकारी शिकार पर निशाना ताक लेने के बाद दुम साध कर होशियार होता है। एक एक लम्हा बेश कीमत है। खुद को पढ़ा जा रहा है, देखते रहें, फिर दिखाई देगा कि कोई अनदेखी ताकत आपको कुछ कर गुज़रने पर बहुत ही भयानक तौर से हाकिमाना और जाबिराना अंदाज से उकसा रही है। ये इश्तियाल है। देखते रहें, फिर हकीकत सामने आने लगेगी। मुशाहिदा में ज़रूरत पड़ने पर इंक्वायरी भी करना होती है। खुद से पूछें, सवाल करें, यह गुस्सा किसको आ रहा है? क्या मेरी सोच को गुस्सा आ रहा है? क्या मेरा जहन इश्तियाल में है? आखिर ये तोहीन किसकी हुई है? बुरा किसको लगा है? क्या हवास गुस्से में बिफर रहे हैं? क्या मेरा जिस्म आपे से बाहर हो रहा है? नहीं, ऐसा कुछ भी नहीं है। यह सिर्फ एक जज्बा है जो जिस्म, हवास और जहन तीनों को बयक वक्त अपना शिकार कर रहा है। अंदर जो अपने तसव्वुर का बुत है, उसकी तौहीन हुई है, इसलिए शोरू गवगा बरपा है। देखते रहें, फिर एक जहान हैरत से पर्दा उठने लगेगा। हवास एतिदाल पर आने लगेंगे। जिस्म की कैफियत अपनी तबी हालात को पलटना शुरू होगी। सोच संभलने लगेगी। जज्बे का ये चिंगारता हुआ तूफान धीरे धीरे अपने आप पुरसकून होने लगेगा। गुस्सा ख़त्म होने लगेगा। आप जानते हैं आपने क्या देखा है? आपने गुस्से को उसकी असल हालत में देखा है। जहन की फितरत है कि जब किसी शय को देख लेता है, उसे मुस्तरद कर देता है। इसके खौफ से, उसकी ताकत से खाइफ नहीं रहता। गुस्से के जज्बे का सियाह फूल आपकी आँखों के सामने खिला, उसकी फ्लावरिंग हुई, उसकी एक एक पंखड़ी ने अपना रंग जमाया। आप देखते रहें, आपने अपने गुस्से पर कोई रद्द अमल जाहिर किए बग़ैर सिर्फ इसे देखा। गुस्से का ये फूल आपके सामने खिला और फिर वो फूल मुरझा गया, क्योंकि इस फूल को आपने दीवानावार सूंघने, चूमने और थामने से इनकार कर दिया। इस फूल को कबूल करने वाला इस बार कोई न था। उसे आला इलम और बुलंद अकल की रोशनी में मुस्तरद कर दिया गया। अब वो कभी नहीं खिलेगा। ये फूल सियाह था, असीब ज़दा था। आपने इस असीब का तिलिस्म तोड़ दिया। आपने अपने गुस्से को पी लिया। कुरान पाक में फरमाया गया है, तर्जुमा, जो लोग गुस्से को पी जाते हैं और दूसरों के कसूर माफ़ करते हैं, ऐसे नेक लोग अल्लाह को बहुत ही पसंद हैं। अब ज़हन के पास एक बिल्कुल नई तर्ज का इल्म आ चुका है। वो जान चुका है कि वो गुस्से के आगे इतना भी बेबस नहीं। गुस्से की मुहैब ताकत से अब वो खाइफ और बेजार नहीं है। अब क्या होगा? अगली बार जब गुस्सा आए तो हमेशा की तरह उसे आ लेने दे। कभी भी हरगिज़ दबाने की कोशिश न करें, फिर उसका मुशाहिदा करें। आप पर इनकिशाफ होगा कि हर बार उसकी शिद्दत पहले से कम कहीं कम और बेहद कम होती चली जा रही है। ये इस कदर कम होती चली जाएगी कि आखिरकार नागवारी के एहसास तक रह जाएगी, जिसे बर्दाश्त करना बेहद आसान होता है। आप मुशाहिदा करते रहेंगे तो खूब जान जाएंगे कि गुस्सा खां किसी भी वजह से आए, उसका जज्बा हमेशा एक ही है। वही एहसास, वही कैफियत, वही जिस्मानी नफसानी हालत पैदा होगी जो आपकी खूब जानी पहचानी होगी। कोई भी वजह हो, गुस्से का जज्बा हमेशा एक जैसा ही रहेगा और हर बार पहले से कमज़ोर होता चला जाएगा, यहाँ तक कि जहन के नज़दीक इसकी हैसियत मामूली सरदर्द पर होने वाली नागवारी के बराबर भी नहीं रह जाएगी। ऐसा एक दो बार से नहीं हो जाता। कामिलियत हासिल करने के लिए मेहनती शाखा दरकार हुआ करती है। आहिस्ता आहिस्ता आप गुस्से के अफरीज से आज़ादी हासिल करने में कामयाब हो जाएंगे। फिर गुस्सा तो आएगा क्योंकि ये फितरत है, मगर वो न तो आपको कोई नुकसान देगा और न ही आप उसकी वजह से दूसरों के लिए किसी ज़रर और दुख का बायस बनेंगे इंशाअल्लाह। डिप्रेशन, स्ट्रेस और एंग्जाइटी को इसी मुशाहिदे से मुतदिल किया जाता है। नफसियाती अमराज के शिकार लोगों को जो दौरे पड़ते हैं उनसे उन्हें कोई दवाई, कोई माहिर नफसियात मुस्तकिल निजात नहीं दिला सकता। जब दहशत और खौफ शुरू हो तो बग़ैर किसी जज्बाती वाबस्तगी के इसे देखना होता है। मर जाने के खौफ को उसकी इंतहा पर जाने देना होता है, कुछ होने वाला है को हो लेने देना होता है। जब तक खौफ का सामना नहीं किया जाएगा, मरीज का पैनिक ख़त्म नहीं होगा। दहशतजदगी का वाहिद इलाज उसे देखना और फेस करना है, उसका मुशाहिदा करना, उसे ऑब्ज़र्व करना है। इसी तरह अपने तमाम बेकाबू कबीह जज्बात और पेचीदा नफसियती मसाइल को मुशाहिदा हक से एतिदाल पर लाया जाता है। नफ्स पर बेपनाह मेहनत करनी होती है। मुसलसल तरबियत और मुस्तकिल मिजाजी से तज़किया जारी रखने से आखिरकार इसमें आला सिफात का ज़हूर होने लगता है, जो अताए रब्बी है। एक एक करके नफ्स के अफ़ाल पर काम करना हिमाकत है। इस तरह तो एक पूरी ज़िंदगी भी सर्फ कर दी जाए तो कुछ हासिल नहीं होगा कि नफ्स के फरेब अनगिनत और लामहदूद हैं। एक ही बार मुशाहिदा शुरू करें और इसे अपने पूरे नफ्स पर मुहित कर दें। मुशाहिदा हमेशा इंतखाब के बग़ैर होता है। ये नहायत अहम बात है जिसको समझ लेना बेहद ज़रूरी है। अक्लमंद आदमी कभी इंतखाब नहीं करता, मुशाहिदा होता है। मुशाहिदा करने वाला कभी भी किसी भी शय से वाबस्ता नहीं होता, यानी मुशाहिदा पसंद और नापसंद की बुनियाद पर हरगिज़ नहीं किया जा सकता। ये अच्छा है, ये बुरा है, ये आपको पसंद है और ये नापसंद है, آپ کو کسی شے سے جذباتی وابستگی کیے بغیر دیکھنا ہے۔ چوائس کرنا تو مشاہدہ سے پہلے ہی ایک تصور، ایک امیج تخلیق کرتا ہے۔ اب اس امیج سے مشاہدہ اگر کیا جائے گا تو یہ مشاہدہ جھوٹ ہے، یہ جانبداری ہے، یہ سوچ ہے جو ہمیشہ انتخاب کرتی ہے، چوز کرتی ہے۔ سوچ کا بھی مشاہدہ ہے۔ اپنی کسی بھی سوچ کی جڑ تک پہنچنے کی کوشش کریں۔ جو سوچ آپ پر حاوی ہو رہی ہے اس کی انکوائری کریں، اس کے اندر اترتے چلے جائیں۔ آپ کو اپنی ہر سوچ کی جڑ آخرکار خاموشی میں جاتی ہوئی نظر آئے گی۔ انسان فطرتاً خاموش ہے، سائلنٹ ہے، اور خاموشی تنہائی کے مقام پر پیدا ہوتی ہے۔ نفس اس خاموشی سے، اس تنہائی سے بے پناہ خائف ہے۔ اس خاموشی اور تنہائی سے بھاگنے کے لیے وہ ہمیشہ سوچوں کے جال میں مگن اور کھویا رہنا چاہتا ہے۔ سوچ کی کوئی بنیاد نہیں ہے۔ جب آپ اپنی سوچ کی گہرائی میں جائیں گے تو دیکھ لیں گے کہ سوچ صرف بلبلوں کی مانند ہے جو خاموشی کے گہرے، پرسکون اور تنہا سمندر سے اٹھتے ہیں اور پھٹ جاتے ہیں۔ جو انسان بار بار اپنی ماضی کے قبرستان میں جا کر گڑے مردے اکھاڑنے سے باز آ جاتا ہے، وہ اندر باہر سے خاموش ہو جاتا ہے۔ ماضی صرف ماضی ہے، جو ہو چکا اسے ایسے ہی ہونا تھا، اب کچھ نہیں ہو سکتا۔ ماضی کی خوشیاں اب دوبارہ کبھی نہیں آئیں گی، اور نہ ہی ماضی میں بیت چکے غموں سے آپ کو آج کوئی خطرہ ہے۔ کون ہے جس کو اس سچائی پر یقین نہیں؟ ذہن میں ایک بہت بڑا قبرستان ہے جس کا نام ماضی ہے۔ کبھی کبھار یہاں جانے میں کوئی حرج نہیں، بلکہ کبھی کبھی یہاں جانا ضروری بھی ہوتا ہے۔ ماضی کی کوئی یادداشت اہم بھی ہو سکتی ہے، اچانک کسی میموری کی ضرورت بھی پڑ سکتی ہے۔ یہاں تک تو ٹھیک ہے، مگر جیتے جی قبرستان میں ہر وقت رہنا کون پسند کرتا ہے؟ ایک نہایت گہرا راز یہ ہے کہ مستقبل بھی ماضی ہے۔ جو لفظ یہاں اس صفحے پر لکھے جانے تھے وہ مستقبل کا حصہ تھے، مگر حال سے گزرتے ہوئے اب ماضی کا حصہ بن چکے ہیں۔ حتیٰ کہ قلم سے نکلتا ہوا ہر لفظ تیر کی طرح انتہائی تیزی سے مستقبل کی کمان سے نکل کر حال سے گزرتا ہوا ماضی میں پیوست ہوتا جا رہا ہے۔ انسان کے لیے مستقبل کوئی حقیقت نہیں، محض ایک اندازہ ہے۔ اس حقیقت سے کوئی انکار نہیں کر سکتا۔ مستقبل صرف اور صرف خدا کا ہے، اور صرف خدا ہی ہے جو جانتا ہے کہ مستقبل کیا ہے۔ قرآن پاک میں فرمایا گیا، بے شک اللہ ہی کو قیامت کی خبر ہے، اور وہی مینا برساتا ہے، اور وہی جانتا ہے جو کچھ ماؤں کے پیٹوں میں ہوتا ہے، اور کوئی نہیں جانتا کہ کل کیا کرے گا، اور کوئی نہیں جانتا کہ کس زمین پر مرے گا۔ بے شک اللہ جاننے والا خبردار ہے۔ یہی معاملہ حال کا ہے۔ پریزنٹ بھی اپنی اصل میں کوئی شے نہیں ہے، کیونکہ جیسے ہی حال پریزنٹ کا ذکر ہوتا ہے وہ ماضی بن جاتا ہے۔ یہ زمانے کا ڈھانچہ ہے، یہ وقت کا میکنزم ہے۔ اس لیے ماضی، حال اور مستقبل کے اشتہاروں سے ہی زندگی گزرتی ہے۔ اس میں ہرگز کوئی قباحت نہیں، لیکن ان کی اصل کو جان لینا چاہیے، کیونکہ وقت صرف ایک سراب ہے۔ وقت کی اگر کوئی مستند ترین حالت अब तक सामने आ सकी है तो वो माजी है। माजी सोच है और सोच इल्म है, इसलिए महदूद है। और यही नफ्स का वक्त है, टाइम है, यह सब माजी है। माजी के जिंदान से इंसान को आज़ादी हासिल करनी है, यही इसकी कैद है। मुस्तकबिल पर कोई उम्मीद रखना हिमाकत है। क्या कोई जानता है कि कल इसके साथ क्या होने वाला है। ज़िंदगी गुजारने के लिए ऐसा करना बहुत हद तक ज़रूरी है, इससे इनकार नहीं, मगर लंबी उम्मीद, तवील मुद्दती मंसूबा बंदी उम्मीद रखना ज़रूरी है, क्योंकि ख्वाहिश के बग़ैर ज़िंदगी नामुमकिन है। कुछ हद तक वाबस्तगियाँ भी ज़रूरी हैं, मगर एतिदाल से, मगर होश से कम उम्मीद, मुख्तसर मुद्दत की आरज़ू और मुमकिन हद तक वाबस्तगियाँ, इतना काफ़ी है। इंसान के नफ्स को इतना सा चारा काफ़ी है, बजाय इसके कि 5-10 साल की उम्मीदें वाबस्ता रखी जाएं और उनकी बुनियादों पर ज़िंदगी की इमारत खड़ी करने की कोशिश की जाए। यह हिमाकत है। अशरों से ख़ुद को सालों में लाएं और फिर 1-2 साल में आ जाएं, फिर कुछ महीनों के लिए ज़िंदगी बसर करना सीखें, फिर 1-2 माह में जिएं, और अगर अल्लाह हिम्मत दे, तौफीक बख्शे, तो इंसान हफ्तों से दिनों में उतरता है। फिर रोज़ाना की बुनियाद पर जीना भी उसकी खुददारी पर भारी होने लगता है। और अगर नसीब बुलंद हो, फितरत सईद हो, अल्लाह मेहरबान हो, तो ऐसी बुलंदी भी अता होती है कि इंसान सुबह करता है तो शाम की उसे परवाह नहीं होती, और शाम को पहुंचता है तो सुबह जिंदा उठा दिए जाने की तमन्ना से बेनियाज होता है, हर वक्त इस दुनिया से जाने को तैयार बैठे। ऐसे लोग भी इस दुनिया में ज़माने ने देखे हैं जिन पर हमेशा हैरत की जाएगी। ये खुशनसीब वो होते हैं कि जिनके बारे में कहा गया, अपने बातिन के चमनेजार को रुजवत कर जा, देख अब भी रविश दहर से वहशत कर जा, अपना चलता हुआ बुत छोड़ जमाने के लिए, और खुद अरसे अय्याम से हिजरत कर जा, जहाँ से आगे भी बहुत रोशनियाँ हैं खुर्शीद, एक ज़रा जहाँ से गुज़र जाने की हिम्मत कर जा। बहरहाल हर कामयाबी के मेराज के पीछे नाकामियों की तवील कतार होती है। इतनी बुलंदी तक पहुँचने की ख्वाहिश बजाते खुद एक लालच है, थोड़े से ही आगाज़ होता है, बल्कि होना तो ऐन न होने से शुरू है। तो फिर मायूसी परेशानी किस बात की है। अपनी दराज उम्मीदों के सिलसिले को लपेटना शुरू कीजिए। हम यहाँ रहने नहीं आए, हम मुसाफिर हैं। मुसाफिर के रास्ते से सिर्फ एक उम्मीद होती है, और वो ये कि यह रास्ता उसे मंजिल तक पहुंचा देगा। इसके सिवा हर किस्म की उम्मीद इस दुनिया से मुनक़ता करने का आगाज़ कर देना ही असल दानिशमंदी है, इससे पहले कि देर हो जाए। इस दानिश को हासिल कर लेना बहुत ज़रूरी है। ज़मानो मकान से हरगिज़ मुतासिर नहीं होना चाहिए। ये एक रोनमाई है, एक प्रोजेक्शन है। जहन की असल फितरत प्रोजेक्ट करना है। वक्त आप से है, आप वक्त से नहीं हैं। गौर कीजिए, दोपहर को जब आप आराम करने के लिए केलोला करते हैं, पावर नेप लेते हैं, आपको ऊंघ आ जाती है। अब वक्त कहाँ है, आप कहाँ हैं? दोपहर का चमकता सूरज सब जागने वालों के लिए हकीकत है, लेकिन आपके लिए नहीं। आपका सूरज कहाँ है? आप हैं तो वक्त है, आप नहीं हैं तो वक्त कोई शय नहीं है। न कोई टाइम है, न कोई स्पेस है, सब धोखा है, इल्यूजन है। कुरान पाक में फरमाया गया तर्जुमा, और दुनिया की ज़िंदगी एक खेल और तमाशे के सिवा कुछ नहीं, और अहले तकवा के लिए दार आखिरत ही बेहतरीन है। क्या तुम अकल से काम नहीं लेते? वजूद भी आप से है, आप वजूद से नहीं हैं, आप कौन हैं? इस सवाल का जवाब खुद आपके अंदर छुपा है, इसका जवाब किसी किताब में नहीं है, इसका जवाब आपको कोई नहीं बता सकता, इसका जवाब आपको खुद ढूंढना है। और आप इस सवाल का जवाब पहले से ही जानते हैं, सिर्फ आप भूल चुके हैं कि आप कौन हैं। पूछा उस रब कायनात ने हर इंसान से जब अहद लिया, तर्जुमा, और जब तेरे रब ने बनी आदम की पुश्तों से उनकी औलाद को निकाला और उनसे उनकी जानों पर इकरार कराया, क्या तुम हर रब नहीं हूँ? उन्होंने कहा, हाँ हम इकरार करते हैं। कहीं क़यामत के दिन कहने लगो कि हमें तो इसकी खबर ना थी। क्या आप जानते हैं कि आपका रब कौन है? जिस दिन आप खुद को पहचान गए, उसी दिन उसी लम्हे आप अपने रब को भी पहचान जाएंगे। फिर आप जान लेंगे कि आप हमेशा से उसे जानते थे, बस ज़रा भूल गए थे। जब इंसान का मुशाहिदा कायम होता है तो सोच एतिदाल को पलटती है, जैसे ही सोच कम होती है खामोशी पैदा होती है, और खामोशी के बदन से तन्हाई का समंदर उभरता है। तन्हाई पैदा होते ही अल्लाह की याद का शोला दिल लपकता है, अल्लाह खुद ब खुद याद आता है। इंसान अपनी असल को, अपने ओरिजिन को कैसे न लपकेगा? मखलूक खालिक की तरफ लपकती हुई क्यों न आए कि हम सब उसी के तो हैं? और हमारा कौन है इस कायनात में जिसके दर पर हम चले जाएंगे? अल्लाह तन्हाई में मिलता है, खुद से तन्हा हो जाने पर अल्लाह मिलता है, खुद से दस्तबरदार हो जाने पर अल्लाह बंदे के दिल में उतरता है, वो खुद आता है। इंसान के बस में नहीं कि इबादत और जुहद से खुदा को पाले। इबादत तो प्रोटोकॉल है, बंदगी है। इस तन्हाई के समंदर में मोहब्बत की लहरें मौजज़न हैं। इस मकाम पर सिर्फ अल्लाह है और कोई शय नहीं है, हत्ता कि आप भी नहीं। यहाँ सिर्फ और सिर्फ अल्लाह रब्बुल इज़्ज़त की ज़ात जलवे अफरोस है। वो आपकी शहरक से भी ज़्यादा आपके करीब है, वो हमेशा से यही है। हम खोए हुए हैं, आपने सिर्फ खुद को ढूंढना है। अल्लाह की तलाश अपनी असल में सिर्फ और सिर्फ खुद की तलाश है। सिर्फ उसी मकाम की शान में सारी ज़िंदगी लिखा जाए तो कम है, मजबूरी है आगे बढ़ना है कि मकामाते आहू फगान और भी हैं। तवालत का खच्चा दमनगीर न होता तो यहाँ बरसों बैठते और इसकी बात करते। जो कायनात का मकसद है, जो हमारा रब है, हमारी माँ ने हमें इस दुनिया में जन्म दिया, उसने हमें वजूदियत में जन्म दिया है, इसका ये एहसान क्या कम है कि उसने हमें वजूद बख्श दिया, रोनुमाई अता फरमा दी। वही तो एक है जो हमारा है, उसी के दम से हम हैं। उसने चाहा कि हम हों सो हम हैं। कुरान पाक में फरमाया गया, कह दो अगर मेरे रब की बातें लिखने के लिए समंदर स्याही बन जाएं, तो मेरे रब की बातें ख़त्म होने से पहले समंदर ख़त्म हो जाए, और अगर चाह उसकी मदद के लिए हम ऐसा ही और समंदर लाएं। कुछ ज़रूरी हिदायत मुशाहिदे के ज़मन में पेश खिदमत हैं, उन्हें एक नज़र देख लेना ज़रूरी है। नंबर एक, मुशाहिदा सबसे मुश्किल तब है جب جسم یا ذہن حرکت میں مصروفیت میں ہے، یعنی جب آپ مصروف ہوں، مثلا بازار میں ہوں، اس طرح کی صورتحال میں مشاہدہ مشکل ہے۔ مگر یہی وہ وقت ہوتا ہے جب نفس مشاہدے کی آنکھ سے غافل ہو جاتا ہے، اس وقت کیے گئے مشاہدے کے اثرات انتہائی طاقتور ہوتے ہیں۔ سالوں کا سفر لمحوں میں بھی طے ہو سکتا ہے۔ نمبر دو، مشاہدہ جب زندگی میں جاری کیا جائے تو شروع میں فطری طور پر دشواری پیش آتی ہے۔ اگر اچانک احساس ہو کہ آپ اپنے نفس پر متوجہ نہیں ہیں تو یہی اٹینشن ہے۔ اس امر کا احساس کہ میں متوجہ نہیں ہوں، یہی عین توجہ ہے۔ اس پر پریشان ہونے کی ضرورت نہیں، یہ تو خوشی کی خبر ہے کہ آپ سنجیدگی سے کام کر رہے ہیں۔ نمبر تین، جب مشاہدہ ذرا طاقت پکڑتا ہے تو سب سے پہلے نیند کم ہو جاتی ہے۔ یہ پہلی نشانی ہے۔ اگر آپ 8 گھنٹے سوتے ہیں تو امکان غالب ہے کہ صرف 3 سے 4 گھنٹے ہی سو سکیں گے، لیکن یہ مختصر نیند آپ کو اس قدر تر و تازہ کر دے گی جیسے آپ 10 گھنٹے سونے کے بعد بھی نہیں ہو سکتے۔ ذہن چونکہ فطری طور پر اس معمول کا عادی نہیں ہوتا، اس لیے بسا اوقات نیند اور ہوش کے نئے معمولات کی عادت اختیار کرنے میں کافی مدت بھی لگ سکتی ہے۔ ایسا ہو سکتا ہے کہ آپ 8 گھنٹے لیٹے رہیں، آپ کا جسم سویا رہے اور ذہن جاگتا رہے۔ ایسا بھی ہو سکتا ہے کہ آپ کو 8 گھنٹے لیٹنا پڑے اور نیند صرف 2 گھنٹے ہی آئے۔ یہ بھی ہو سکتا ہے کہ ذہن اور جسم دونوں جاگتے رہیں لیکن خیال کوئی بھی باقی نہ رہے۔ ذہنی توانائی جب بڑھتی ہے تو بہت سے ایسے حقائق سامنے آتے ہیں کہ نفس جن سے آشنا نہیں ہوتا، اس لیے نئی عادات کو اختیار کرنے میں ذہن کو وقت لگتا ہے۔ اس وقت کی طبالت اپنے مزاج پر ہوتی ہے۔ مثال کے طور پر ذہنی توانائی اگر زور پر ہو تو جسم تھکتا نہیں اور نہ ہی نیند آتی ہے۔ اسی طرح یہ بھی ہو سکتا ہے کہ بھوک کم ہو جائے، کیونکہ کم خوراک سے ہی جسم کو بھرپور طاقت مل جاتی ہے۔ جیسے خواب ہو سکتا ہے کہ بہت کم ہو جائیں اور جو رہ جائیں وہ بالکل حقیقی نظر آئیں۔ نمبر چار، جو بھی آ رہا ہے جب سامنے آئے گا تب دیکھا جائے گا۔ کسی بھی واقعے کے وقوع پذیر ہونے سے پہلے اس کے ساتھ کوئی جذباتی وابستگی پیدا نہ کرنا اور ان کے بارے میں ہرگز کسی قسم کا کوئی تاثر قبول نہ کرنا ہی سب سے بڑی خوبی اور اعلیٰ دانشمندی ہے۔ نمبر پانچ، اپنی غیر ضروری اور منفی سوچ کو مسترد کرنا سیکھیں۔ سوچ کو مسترد کرنے کا مطلب ایک نئی ذہنی جنگ کا آغاز کرنا نہیں ہے۔ سادہ زبان میں جو بھی منفی اور غیر ضروری سوچ آپ کے ذہن میں آتی ہے اس پر دھیان نہ دیں، اسے اٹینڈ نہ کریں اور نہ ہی اس پر کوئی عمل ایکشن کریں۔ یہی سوچ کی ریجیکشن ہے۔ کام سے جب آپ گھر آتے ہیں تو کام کے معاملات اور مسائل بھی آپ کے ذہن میں بیٹھ کر آپ کے ساتھ آپ کے گھر پہنچ جاتے ہیں۔ اسی طرح گھر کے معاملات اور مسائل پر سوچ بچار لوگ اپنے کام کی جگہ بیٹھ کر کرنے کے عادی ہوتے ہیں۔ یہی مگت ہے، جب باہر کام ختم کر دیا ہے تو ذہن میں بھی اسے ختم کر دیں۔ گھر پر آنے کے بعد کام کا نہ سوچیں، اگر خیال آئے تو اس پر توجہ نہ دیں، وہ سوچ خود بخود ختم ہو جائے گی۔ اسی طرح گھر سے نکلتے ہوئے گھر کے مسائل کو بھی گھر پر چھوڑ جائیں۔ ضروری معاملات پر کسی بھی وقت کہیں بھی سوچا جا سکتا ہے، لیکن فضول سوچوں سے دور رہنا چاہیے۔ اس کنسپٹ کے واضح ہو جانے سے مشاہدے میں بہت آسانی محسوس ہونے لگتی ہے۔ نمبر 6، اصول یہ ہے کہ جب باہر توجہ پوری ہو جائے تو اندرونی سوچ کم ہو جاتی ہے۔ اس طرح باہر توجہ کم ہو تو اندر سوچوں کا طوفان برپا رہتا ہے اور انسان ہر وقت اسی میں الجھا رہتا ہے۔ جن لوگوں کو یادداشت کی خرابی کا مسئلہ ہوتا ہے، ضروری کام، باتیں، چیزیں اور واقعات بھول جاتے ہیں، ان کی توجہ باہری دنیا پر کم اور اپنے اندر زیادہ ہوتی ہے۔ اکثر دیکھنے میں آتا ہے کہ نماز کی رکعتیں لوگ بھول جاتے ہیں۔ کیوں بھول جاتے ہیں؟ نیت خراب ہو جائے تو یادداشت بھی خراب ہو جاتی ہیں۔ کسی کام کو اگر پوری ایمانداری سے نہ کیا جائے تو اس کام کی جزئیات بھولنا فطری بات ہے۔ اس کا الزام یادداشت پر ڈالنا کسی صورت درست نہیں۔ نمبر 7، پہلے بھی لکھا ہے کہ سب سے ضروری بات جو سمجھنے کی ہے وہ یہ کہ نفس ایک ہے۔ اللہ نے قرآن میں فرمایا ہے، ہم نے تمام انسانوں کو ایک ہی نفس پر پیدا کیا۔ اس کا مطلب یہ ہے کہ جس نے اپنے نفس کو جان لیا، اس نے دنیا میں موجود ہر شخص کو جان لیا، وہ ساری انسانیت کو جان گیا۔ غصے کا احساس سب میں ایک سا ہے، اسی طرح محبت بھی ایک جذبہ ہے جس کا احساس سب میں ایک ہے۔ لالچ، نفرت، حسد، خوف، رنج، غم، تنہائی، دکھ، خوشی، سب جذبات ہیں جس کے محرکات تو مختلف ضرور ہوتے ہیں لیکن احساسات ایک ہی طرح کے ہیں۔ دوئی تب پیدا ہوتی ہے جب انسان یہ گمان کرتا ہے کہ اس کی سوچ دوسروں سے الگ ہے۔ کیا الگ ہے؟ ذاتی سوچ نہیں، صرف ظاہری طور پر حالات اور واقعات ہر انسان کے جدا جدا ہیں، اسی لیے اس کی سوچ الگ ہے۔ خود سے پوچھیں، میرا بچہ دوسروں کا نہیں صرف میرا ہے۔ ہاں، مگر در حقیقت تو وہ ایک بچہ ہے۔ اس سوال پر گہرائی سے غور کریں اور ڈھونڈنے کی کوشش کریں کہ کیا آپ میں واقعی کوئی ایسی شے ہے جو دوسروں میں نہیں۔ غور کریں، تلاش کریں۔ اس سوال کا جواب صرف آپ خود ہی ڈھونڈ سکتے ہیں۔ اللہ کی اسٹیٹمنٹ لکھ دی ہے، آپ اسے عقل کی کسوٹی پر خوب اچھی طرح پرکھ کر دیکھیں، کہیں ایسا تو نہیں کہ یہ سب صرف آزمائش کے لیے ہے۔ میں تیرا نفس ہوں، تو میرا نفس ہے، میں تجھ میں ہوں، تو مجھ میں ہے۔ اس راز کو آپ خود سمجھیں، جو لکھا ہے اس کو شک کی نگاہ سے دیکھیں، اس کا رد یعنی ریجیکشن ڈھونڈیں۔ اس سوال کا جواب آپ کو بہت بڑی حقیقت سے روشناس کرا دے گا۔ سچ کو پا لینا عظیم کامیابی ہے۔ اللہ آپ کو کامیاب فرمائے۔ نمبر 8، مشاہدے کو کسی لالچ سے نہیں کیا جا سکتا اور نہ ہی مشاہدے میں کوئی طلب ہوتی ہے۔ مثال کے طور پر اگر مشاہدے کو انرجی حاصل کرنے کے لیے یا سوچ کو روکنے کے لیے کیا جائے تو کچھ حاصل نہیں ہوگا۔ ہر شے سے، ہر خیال سے دستبردار ہو کر مشاہدہ حاصل ہوتا ہے۔ یہ ایسے ہے کہ جب کوئی شخص رات کو سونے کے لیے لیٹے تو نیند کی طلب کرے کہ ابھی آ جائے، کب آئے گی، آتی کیوں نہیں۔ وہ الجھن میں ایسا پڑے گا کہ نیند کوسوں دور بھاگ جائے گی۔ نیند تب آتی ہے جب انسان یہ بھول جاتا ہے کہ وہ نیند کے انتظار میں ہے۔ جیسے ہی نیند کی طلب کا خیال ختم ہو جائے، نیند آ جاتی ہے۔ اسی طرح مشاہدہ ہے۔ مشاہدہ کرنے والے کو جب یہ احساس نہ رہے کہ وہ مشاہدہ کر رہا ہے، بس صرف مشاہدہ رہ جائے، اسے کرنے والا کوئی نہ رہے، یہ مشاہدہ ہے۔ نمبر 9، مشاہدہ کرتے کرتے یہ مقام آتا ہے کہ غیر ضروری سوچیں کم ہونے لگتی ہیں، ایک سوچ سے دوسری سوچ کا درمیانی وقت طویل ہونے لگتا ہے۔ اس وقفے کے دوران توانائی پیدا ہوتی ہے، اس انرجی کے بڑھنے سے بے پناہ مسرت اور خوشی کے احساسات اور لطف انگیز ترنگیں پیدا ہونے لگتے ہیں، پھر یہ وقفے مزید طویل ہونے شروع ہو جاتے ہیں، اب صرف ضروری اور مصفح خیالات رہ جاتے ہیں، باقی سارا کچرا صاف ہونے لگتا ہے۔ یہ انتہائی حیرت انگیز اور بے پناہ طاقتور مقام ہے، یہ ذہن انسان کی کایا پلٹ کا مرحلہ ہے، اب مائنڈ میوٹیشن شروع ہو جاتی ہے، ذہن کے خلیات میں عظیم ترین انقلاب برپا ہوتا ہے، ذہن اپنی پرانی وابستگیوں سے خود بخود دستبردار ہونے لگتا ہے، اب صرف دیکھنے والا باقی رہ جاتا ہے، کرنے والا اب کبھی کبھار یا ضرورت کے وقت ہی منظر عام پر آتا ہے، اب جو بھی ہو رہا ہوتا ہے وہ اللہ کی مرضی سے ہو رہا ہوتا ہے، اب انسان اپنے ارادے سے کچھ بھی نہیں کرنا چاہتا، اب آزاد قوت ارادی کا فریب ٹوٹ رہا ہوتا ہے۔ اس مرحلے پر کیف و سرور کی انتہائیں ہیں، نفس کے ادھورے پن کا خاتمہ ہے، نفس کا نفسیاتی ڈھانچہ فنا کے عمل میں داخل ہو چکا ہے، اس مقام کا لیکن اپنا دباؤ بھی بے پناہ ہے۔ یہاں نفس عارضی روحانی بحران کا شکار بھی ہو سکتا ہے، کیونکہ ذہن اکثر اوقات بالکل خالی سلیٹ کی طرح ہوتا ہے، یہ نیا جنم ہے، دوسری زندگی ہے، اس میں جینا سیکھنے کے لیے، ایڈجسٹ ہونے کے لیے مختلف مزاج کے لوگوں کو مختلف وقت درکار ہوتا ہے، کچھ دو چار مہینوں میں سنبھل جاتے ہیں، ایسے ذہن کے ساتھ دنیا میں جینا سیکھ جاتے ہیں، نیویگیٹ کرنا سیکھ جاتے ہیں، کچھ کو سنبھلنے اور سمجھنے میں کئی سال بھی لگ سکتے ہیں، لیکن ہرگز یہ ارتکاز والا مقام فنا نہیں ہے، یہ روحانی بحران جذب کو ہرگز نہیں جاتا، اس مقام پر انسان فعال رہتا ہے۔ وقت اس لیے درکار ہوتا ہے کہ اب ذہن کو سارا ڈیٹا دوبارہ نئے سرے سے مرتب کرنا ہوتا ہے، علم اس مقام پر نہیں بھولتا، لیکن وابستگیاں ساری دنیا کی ذہن سے ٹوٹنے لگتی ہیں، ایسا نہیں کہ انسان کو یہ ہوش نہ رہے کہ وہ کون ہے، نفس کی جڑ یعنی می قائم رہتی ہے، بس اوپری پیڑ ٹنڈ منڈ ہو جاتا ہے، اب اسے جینے کے لیے نئے اور اعلی ارفا مقاصد بنانا ہوتے ہیں، اب نئی وابستگیاں پیدا کرنی ہوتی ہیں، لیکن اس بار یہ سب شعوری طور پر کیا جاتا ہے، لا شعوری طور پر نہیں، کچھ وابستگیاں کسی نہ کسی حد تک پھر بھی اپنی اصلی حالت میں برقرار رہ جانے میں، سروائیو کر جانے میں کامیاب ہو جاتی ہیں، جیسے کسی نشے مثلا چائے، سگریٹ، پان کی طلب اور خواہش جیسے اپنے کسی بچے سے محبت کا پہلے کی طرح قائم رہ جانا، جیسے کھانے کا شوق، جیسے اچھے کپڑے پہننے کا شوق، موسیقی اور اشعار سے شغف جیسی بہت سی وابستگیوں میں سے کچھ یا کوئی ایک باقی رہ جانے میں کامیاب ہو سکتی ہے۔ یہ ضروری بھی ہے کہ خواہش کے بغیر زندگی آگے نہیں بڑھ سکتی، کچھ لوگ ایسے ہوتے ہیں جو مشاہدہ حاصل ہونے کے بعد تمام تر وابستگیوں سے ماورا ہو جاتے ہیں، لیکن ان کے لیے ایک عام آدمی کی طرح زندگی بسر کرنا انتہائی دشوار ہو جاتا ہے، اور آخر کار جلد یا بدیر انہیں بھی کوئی نہ کوئی خواہش جینے کے لیے، زیست کرنے کے لیے پالنا ہی پڑتی ہے۔ اب کچھ یوں ہوتا ہے کہ کسی کام کی سوچ آتی ہے جس پر غور و فکر درکار ہوتا ہے، تو صرف اس کام پر ہی ذہن غور کرتا ہے، اس غور کرنے میں، انالائزز کرنے میں اس کا اپنا نفس کہیں نہیں ہوتا، اسے زندگی کا بہاؤ کہا جاتا ہے، اس مقام پر انسان جو بھی کام کر رہا ہو اسے پوری ذہنی اور جسمانی استعداد کے ساتھ سر انجام دینے لگتا ہے۔ اس طاقت کے پیدا ہوتے ہی ایسے ایسے عجائبات کا ظہور ہوتا ہے جن کو احاطۂ تحریر میں لانا ممکن نہیں۔ اتنا سمجھ لینا کافی ہے، عقل بے انتہا ہو جاتی ہے، آواز صاف ہو کر ہر قسم کی لکنت سے پاک ہو جاتی ہے، فصاحت میں ڈھل جاتی ہے اور بلاغت اپنے کمال کو چھونے لگتی ہے۔ نمبر 10، مشاہدے کے دوران یہ امر ہر لمحہ پیش نظر رہنا چاہیے کہ جو فیصلے آپ روزمرہ کی زندگی میں چھوٹے یا بڑے کسی بھی طرح کے کر رہے ہیں وہ صرف ذاتی سوچ پر مبنی ہونے کی بجائے عمل پر مبنی ہونے چاہیے۔ دیکھنا ہوتا ہے کہ کیا میں فیصلہ صرف اپنی ذاتی سوچ کے مطابق کر رہا ہوں یا سامنے موجود منظر، حالات اور واقعات کو دیکھ کر کر رہا ہوں۔ جو فیصلہ سوچ پر مبنی ہوتا ہے وہ فیصلہ کوئی فیصلہ نہیں ہوتا، وہ صرف جذباتی رد عمل ہوتا ہے۔ اصل اور درست فیصلہ جس کے دیرپا مثبت نتائج برآمد ہوں وہ ہوتا ہے جو پورے ہوش کے ساتھ کسی بھی معاملے کی تمام تر جزیات اور مومنٹ آف ایکشنز کو خوب اچھی طرح غیر جانبداری سے دیکھ کر کیا جاتا ہے۔ اس حقیقت کو تلاش کرنا ہوتا ہے کہ کسی بھی پیش آنے والی صورتحال میں آپ کی فیصلہ سازی کا دائرہ کار کتنا ہے اور کیا ہے۔ آخری بات یہ کہ لمبی امید مختصر ہوتے ہوتے جب اختصار کی انتہا کو پہنچتی ہے تو ہر ڈیمانڈ، ہر مطالبہ اور ہر خواہش اس اختصار میں فنا ہو جاتی ہے۔ یہ بلند ترین مقام خودی ہے، خودی کی یہ بلندی، یہ انتہا مراقبے سے حاصل ہوتی ہے جو اپنی ذات میں مشاہدہ ہے۔ اقبال کی یاد آتی ہے، خودی کو کر بلند اتنا کہ ہر تقدیر سے پہلے خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے۔